एक तो वजह वो बुक है जो हमने शुरू की है उससे नाते से, और दूसरा उससे एक और फ़ायदा भी होगा कि थर्सडे का दिन थोड़ा सा आपके लिए लेयर डे है और टेप भी थोड़ी हल्की फुल्की होती है, उस दिन हम ज़रा थोड़ी सी मज़ीद बातें वगैरह करते हैं और आज थोड़ा सा संजीदा दिन रख लेते हैं, हैं तफसीर के नाते से, ठीक है। तो एनीवे, लेकिन जो पिछली दफ़ा की टिप थी उसको हम आज डिस्कस करेंगे, और फिर इस दफ़ा की टिप मैं आज दोहरा देती हूँ ताकि अगर किसी वजह से थर्सडे का मिस हुआ था तो आप लोगों ने उसको, इंशाल्लाह नेक्स्ट इस कमिंग थर्सडे को हम उसके बारे में बात करेंगे इंशाल्लाह ताला। आप दुआ करती रहिए, वो ज़रूर शुरू करेंगी आपकी बेटी। अच्छा जी, ये बताइए कि आप लोगों ने कोई ऐसी रस्म या कोई ऐसी आदत जो आपके और हम सबके अपने घरों में शामिल हो चुकी होती हैं, कोशिश की कि आप उसको ख़त्म कर सकें तो ज़रूर शेयर कीजिए, लिखिए भी, और माइक पे आना चाहें तो बस ले लीजिए, हमारे बस टाइम बहुत ही मुख्तसर है, लेसन बहुत लंबे हैं और मैं नहीं चाहती कि सूरत निसा को हम बिल्कुल ऐसे ही जाने दें, अहकामात भी बहुत से हैं और मसाइल भी बहुत से हैं जी। मैं माइक छोड़ती हूँ, सिद्रा 199 आप माइक लीजिए। जी अस्सलाम वालेकुम, आवाज़ नहीं आ रही है? अच्छा अच्छा जी हाँ जी, मैंने वही बता रही थी कि जैसे कि कोई फोकडी हो जाती है जैसे अपनी फैमिली में, और फिर उसके फर्स्ट ईद आए या जैसे साल एक गुजर जाता है तो स्पेशल जाना या फोन करना उनके लिए, तो ये जो चीज है कुरान में आने के बाद ये मैंने अवॉइड की है। और उसके बाद जो ये खत्म वगैरह दिलाने होते थे कि मेराज का और दूसरा सिर्फ की पैदाइश का, वो ये सारी चीजें भी कुरान में आने के बाद अल्लाह के फजल से ये मैंने अपने अंदर से खत्म की है। बस यही मैंने बताना था। ओके, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। जी उस्तादा, मुझे ये शेयर करना था कि ये जो कोई कोशिश करनी थी, एक मुझे वैसे तो अल्हम्दुलिल्लाह कभी इतना शुरू में तो नहीं किया, लेकिन एक दो बेवकूफ़ियाँ शुरू में की थी जब इस चीज़ का पता नहीं था कि मैंने सालगिरह के बारे में, बर्थडेज के बारे में, कि इनको अब सेलिब्रेट नहीं करना। तो मैं अब जो इस ईयर में मेरे बच्चों की जितनी भी बर्थडेज हुई थी तो मैंने उनको ये बात बताई थी कि बेटे बजाय आप इसको सेलिब्रेट करो और सबको बुलाओ, ये इंस्टेड तो आप बेहतर है कि, और अब इस टिप के बाद तो नियत की थी कि अब बिल्कुल भी नहीं करनी, और जो भी करता है उसको एक ही एक छोटा सा मशवरा भी दे देती हूँ कि बजाय करने के आप दो नफल शुक्राने के पढ़ो और अपना सदका अदा करो और अल्लाह ताला से दुआ करो कि अल्लाह ताला आगे की ज़िंदगी भी नेकी की तरफ और दीन के कामों की तरफ लेके जाए, इंस्टेड कि आप खुशियाँ मनाओ और केक वगैरह काटें। और ये तो बस यही कोशिश की थी, और अल्लाह ताला से यही दुआ है कि इसको कायम रख सकूँ। ओके, जज़ाकअल्लाह। जी ठीक है, अल्हम्दुलिल्लाह। आप देखिए कि छोटी छोटी चीज़ें जब ज़िंदगी से निकलती जाएंगी तो फिर ही पॉजिटिव चीज़ों के लिए वक्त भी होगा और हम लोग अपने इस वक्त को सही तरह से इस्तेमाल कर सकेंगे। अगर हमारी ज़िंदगी इन्हीं चीज़ों में लग गई तो फिर काम के लिए तो कोई नया वक्त नहीं मिलेगा। बहुत सारे लोगों की दीन से दूरी की वजह यही दिखती है कि वो गैर ज़रूरी चीज़ों को अपनी ज़िंदगी में जगह देते हैं, तो इंशाल्लाह ताला एक एक चीज़ ज़िंदगी से निकलेगी اور آسانیاں پیدا ہوں گئی. آئی وینٹ آن دا کل سیریمنی آف اے بنگلہ دیش فیملی اینڈ ٹولڈ دیم اباؤٹ عبادت وی ڈو آن ڈیتھ. الحمد للہ دے لسن اینڈ دے وار ہیپی ٹو لیو دیم اینڈ آئی ایم تھنکنگ ٹو اسٹارٹ اے ویکلی کلاس ان انگلش. جی تو بالکل صحیح ہے. اللہ تعالیٰ ہم سب کے لیے ان چیزوں میں برکت دے. ریسنٹلی میرے ٹھیک ہے یہ لکھ رہی ہیں کہ کسی کی شادی میں مہندی کی رسم اور نہ جانے کیا اور رقم رسم تھی وہ نہیں کی. اللہ تعالیٰ سب کو استقامت دے اور جما دے اور یہ ساری چیزیں ہماری زندگی میں اس طرح رچ بس جائیں کہ یہ ہمارا مزاج بن جائے. دعا کیا کریں اپنے لیے کہ اللہ دین میرا مزاج بن جائے. I did a niyat کہ آئی ٹیل دا رائٹ وے ٹو دا میرج ان اکارڈنس ود سننا ٹو مائی انکلز فیملی سو دیٹ دا میرج از ان اکارڈنس ود دی سننا ان شاء اللہ تعالیٰ. My kids also from the beginning of this school year started praying Zohar and at last and two friends they started Juma prayer. Masha, my son is doing the khutbah and imamat for Jamaat. Alhamdulillah. Is umar mein agar inko apne deen ke izhar ki aadat ho gayi to inshaAllah taala phir aapko inko rokna nahi padega ya aapko push nahi karna padega. Inke andar se ye awaaz aayegi ki hum sab is deen ko apni zindagi mein jagah de le. شب معراج میں جاگنا چاہیے کہ کوئی اس کے اپنے دوست کو بتا دیں ہم کی نیت کرنا چاہتی ہوں. ہاں جی اس پہ کیسٹس موجود ہیں الحمدللہ وہ آپ سن سکتے ہیں رجب کے بارے میں جب تھا اور ابھی تو یہ مسئلہ تھوڑا دور کا ہے. تو چلیے ٹھیک ہے انشاءاللہ آج کی جو ٹپ تھی جو اس ویک کی وہ میں آپ کے ساتھ دہرا دیتی ہوں لیکن آئندہ ویک سے پھر ہم لوگ تھرسڈیز ہی کو یہ ٹپ دہرایا کریں گے. اور ٹپ کیا تھی کسی لکھیے شاباش. جو لوگ تھرسڈے کلاس میں موجود تھے ٹپ وہ سن چکے وہی آپ کو بتائیں گے. کوئکلی لکھیے کیونکہ جب ہم کوئی چیز پہ عمل کر رہے ہوتے ہیں تو وہ ہمیں فوراً زبانی یاد ہوتی ہے. آپ کا جو درس و تدریس کی بک تھی اس کے لیسن میں سے پہلا ہی پوائنٹ تھا اپنے آپ کو چیک کرتے رہنا ہے یعنی دل صاف کرنا ہے. جی شاباش کیونکہ اللہ تعالیٰ کا نور دل میں نہیں جائے گا. اپنے دل کو صاف کرنا ہے. ہم نے اس پورے ویک میں وہ تمام نگیٹیو تھنکنگ وہ فیلنگس جو ہمیں دوسروں کے بارے میں کانشیسلی یا ان کانشیسلی ہو جاتی ہیں جانتے بوجھتے یا انجانے میں ان سے اپنے آپ کو پاک کرنا ہے. اور کسی کے بارے میں کتنے ہی ثبوت کیوں نہ ہمارے سامنے آ جائیں کہ اس نے غلط بات کی ہمارے بارے میں غلط سوچا کیا لیکن ہم نے ماننا نہیں ہے. یہی کہنا ہے کہ میں نہیں مانتی یا میرا دل اس چیز کو تسلیم نہیں کرتا. اور دوسروں کو اس چیز کی جرت بھی نہیں دینی چاہیے کہ وہ کسی تیسرے بندے کی بات اپنے آپ سے کرے. مختصر لفظوں میں آپ اگر اس چیز کو یہ لکھ لیں کہ ہم نے اس چیز کی عادت بنانی ہے کہ گوسپ نہیں کرنی. دل کی بات ہے دکھ ہے سکھ ہے شیئرنگ ہے ہم درد ہیں ہم دکھ ہیں ہم پیشہ ہیں بس جو ہے وہ وہی ہے. ہم نے اپنا معاملہ کسی دوسرے کے ساتھ ایسے بات نہیں کرنی کہ جس سے دلوں میں رکھنے بھی آتے ہیں اور خرابیاں آتی ہیں. اور خاص طور پہ خاندانی زندگی میں تو بہت ساری چیزیں جو ہیں وہ اسی خراب عادت کی وجہ سے بگڑ جاتی ہیں. تو چلیے لیسن پہ آ جاتے ہیں ٹائم ہمارے پاس کافی ہو رہا ہے. پہلے ہم نیکسٹ لیسن کا ترجمہ لکھنا ہے اور اس کے بعد انشاءاللہ تفسیر پیچھے والی بھی ساتھ کرتے ہوئے اگلی پچھلی تفسیر کو پورا کر کے آگے چلیں گے انشاءاللہ تعالی. جی ایک دفعہ ہمیں سورۃ فاتحہ کی تلاوت سنا سکتے ہیں ایڈمنز تو پلیز ہینڈ ریز کیجیے. اوکے جزاک اللہ خیر.